छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। हिँड्दा हिँड्दै एउटा मान्छे टाढा भएपछि आँखै अघि फूलको थुङ्गो काँडा भएपछि म कसरी नयाँ जीवन सुरु गर्न सक्छु झन्झन उसकै याद गाढा भएपछि बाटो मोडेर गयौ न त तोडेर गयौ मलाई एक्लै दुःखमा छोडेर गयौ बाटो मोडेर गयौ न त तोडेर गयौ मलाई एक्लै दुःखमा छोडेर गयौ थाहा छैन आज भोलि तिम्रो के हाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ यहाँ मेरो खै म एक्लै दुःखमा भुलिरहे कि दुःखले मलाई भुलाइरह्यो यो यही एउटा अहिलेसम्म जवाफ पाउन नसकेको प्रश्न बनेर घुमिरहेको छ जिन्दगीमा केही वर्ष अघि कलेजमा सँगै पढेका साथीहरूको फोटो फेसबुकमा देख्दा पनि रमाइलो लाग्छ अचेल अझ उनीहरू बा आमा बनेको देख्दा त झन् कलेजमा हुँदाको उनीहरूको तस्विर 81 आँखा अघि आउने अनि खै किन हो अलिअलि लाज पनि लाग्ने अझ रमाइलो कुरा त के भने नि ती फोटाहरूले अब त तँ पनि बुढो हुँदैछ सही भनेर आफैलाई गिज्याए झैँ लाग्ने भने अजीब छ यो मनशास्त्र पनि हरिवंश दाईले आफ्नो पुस्तक चिना हराएको मान्छेमा सुरुमै लेख्नु भएको छ दुःख भनेको अध्ययारो सुख भनेको उज्यालो हुन्छ भन्छन् तर अध्ययारो र उज्यालो नभई दिन बन्दैन उहाँले भने जस्तै अध्ययारो र उज्यालोहरूको लुकामारी चलिरहन्छ जिन्दगीमा जिन्दगी भनेको यही पनि त हो हुन त अरू पनि होला जिन्दगी तर यो पनि त हो नि जिन्दगीको बाटो छ अप्ठ्यारो कहीँ खाल्डो कहीँ छ भिरालो भने त गीतै पनि त छ नि निकै पहिले हामी सानै छँदा निकै चर्चामा हुन्थ्यो रेडियोले सधैँ बजाइरहन्थ्यो यो गीत अनि छेउमा बसेर म गुनगुनाइरहन्थे मलाई लाग्थ्यो रेडियोको र मेरो आवाज एउटै हो तर जब गीत बन्द हुन्थ्यो अनि मलाई मेरो आफ्नो आवाजको आफ्नो स्वरको महसुस हुन्थ्यो त्यति बेला त्यस्तै महसुस हिजो आज जिन्दगीमा धेरै कुराहरूमा हुन थालेको छ तिमी सँगै बस्दा म को हुँ भन्ने कुरा जे सोच्थे तिमी गइसकेपछि आफ्नो अवस्थाको महसुस भइरहेको छ मलाई तिमीले छाडेर गइसकेपछि म को हुँ भन्ने प्रश्नसँग बुझेको छु मैले धन्यवाद तिमीलाई तिमीले उचालेको त्यो कदमले धेरै कुराहरू सिकाएर गएको छ मलाई मैले धेरै जोडीहरू छुटिएको देखेँ साँच्चै भन्ने हो भने त विवाहसम्म आइपुगेका भन्दा कति हो कति धेरै जोडीहरू त बिचैमा छुटिएको देखेँ मैले दुनियाको सबैभन्दा आदर्श झैं लाग्ने ती प्रेम सम्बन्धहरू पनि अधकल्चोमै टुङ्गिएको देखे। मैले यो उमेरमा आइपुग्दासम्म प्रत्यक्ष वा परोक्ष रूपमा धेरैको प्रेम सम्बन्धमा सहयोगीको भूमिका निर्वाह गरिदिए। कतिको पत्र लेखिदिए, कतिको पुर्याउन गइदिए, अनि कति जोडीहरूको खटपटमा दुवैलाई सम्झाइ टोपले पनि। तर संयोग भन्ने के ती आदर्श चाहिँ लाग्ने प्रेम सम्बन्धहरूमध्ये अधिकांश चाहिँ कालान्तरमा टुङ्गिन पुगे, छुट्टिन पुगे, बाटो मोडिन पुगे। मुस्किलले एक दुई प्रेम सम्बन्धहरू घरजम गरेर बस्यो होलान्, बाँकी सब हिउँदमा खहरे सुके झैं सुकेर गए। पछि त्यही सहयोगी भूमिकाको मान्छे म आफैले अनुभव गरे प्रेमको। धेरै चलचित्रमा सहायक भूमिकामा देखिएपछि एउटामा मुख्य नायक भए झैं भए म। मन पुलकित भएथ्यो, फुरुङ्ग भएथ्यो, हिटलरले जित्न बाँकी संसार जिते जस्तै लागेथ्यो। त्यति बेला सुरुमा त औधी निको लागेथ्यो, तर अन्तत त्यो पनि केही यादगार तस्विरहरूमा भित्र टाँगिदिएर कसो कसो अलप भइगयो। म पुनः शून्यतामा फर्काइए, जबरजस्ती फर्काइए। कारण मेरो अघिल्तिर तिर्सिएको विकल्प त्यही त थियो, अरू त के नै पो थियो र। अनि सोचे प्रेममा मेरो उपस्थितिले सधैँ वियोगान्तकै पाटोलाई मात्र बिउताउँदो रहेछ क्यारे। हो, यस्तै सोचे मैले। आफ्नो त जिन्दगी नै बगर भएको छ, धेरैलाई त्यही पनि खबर भएको छ। आफ्नो त जिन्दगी नै बगर भएको छ, धेरैलाई त्यही पनि खबर भएको छ। यो दुनियाँ मायालाई अमृत भन्दो रहेछ, यो दुनियाँ मायालाई अमृत भन्दो रहेछ। आफ्नो त जिन्दगी नै बगर भएको छ, धेरैलाई त्यही पनि खबर भएको छ। यो दुनियाँ मायालाई अमृत भन्दो रहेछ, मलाई भने यही पनि जहर भएको छ, मलाई भने यही पनि जहर भएको छ। डुबायो मायामै संसार आएको छ भन्छे, मायाले नै मेरो संसार डुबायो। जसको निम्ति मैले जीवन अर्पण गरे, उसैले मलाई पल पल रुवायो, पल पल रुवायो। बाटो मोडेर गयो, नाता तोडेर गयो, मलाई नै दुःखमा छोडेर गयो। जिन्दगीमा आँसुहरू नबहिदिने भए आँसुको कुनै अर्थ नै हुने थिएन, यही बुझेको थिएँ मैले, यही पढेको पनि थिएँ। कुनै बेला कहिलेकाहीँ यस्तो लाग्छ कि यदि आँसुहरूको भूमिकामा जिन्दगीमा दुःखहरू नआइदिने हो भने मान्छे खुसीहरू पाएर पनि वाक्क बन्थ्यो होला, दिक्क बन्थ्यो होला, निकै मिठा मिठा परिकारहरू पनि बिहान बेलुकी खान थालेपछि वाक्क भए जस्तो, दिक्क भए जस्तो, अनि जिब्रोले अरू नै स्वाद खोजे जस्तो त्यस्तै हुन्थ्यो होला। अनि अर्को कुरा, रोएर मनको बह हलुङ्गो भइदिने भए त यो संसार पहिले नै हलुङ्गो भइसक्थ्यो होला, यति विघ्न चुल्नुमा डुब्ने थिएन होला, पीडामा, दर्दहरूमा, यस्तै दुःखहरूमा। उही कसैका लागि पनि हुँदैन यो संसारमा, हुनु हुँदैन पनि। भइदियो भने त मान्छे स्वतः परिजीवी भइदिन्छ, तर हामी भने एउटा निकै नै ठूलो भ्रमको बर्को गमलङ्ग उडेर बसिरहेका हुन्छौं। त्यो के भने बाटामा भेटिने कोहीसँग मन मिल्दैमा आफूहरू एकअर्काका लागि हौं भन्ने निकै नै भयंकर भ्रमले गिजोलेर राखेको हुन्छ मान्छेलाई। तर अचम्मको कुरा चाहिँ के भने हरेक मान्छे जिन्दगीमा एक न एक पटक त्यो भ्रमको शिकार भएकै हुन्छ। सायद हुनु भएको भए या नहुनु भएको भए पनि क्रमशः हुन्छ मान्छे त्यो भ्रमको शिकार एकपटक। उही हो मेरो सबैभन्दा ठूलो मान्छे, सबै कुरा, या म उसको लागि ऊ मेरो लागि, यस्तै भ्रमबाट मान्छे हिँड्छ एक न एक पटक जिन्दगीमा। भएपछि मात्रै विश्वास लाग्छ फेरि यो भ्रम हो भन्ने पनि, नत्र त हावादारी लाग्छ सब कुरा। जिन्दगी यात्रा हो, हिँड्दै गर्दा बीच बाटामा केही मान्छेहरू भेटिन्छन् र छुटिन्छन् पनि। यो स्वाभाविक प्रक्रियाले अब चाहिँ मलाई खासै प्रभाव पार्ने छैन। मैले अहिलेसम्म बाँचेको जिन्दगीको उपलब्धि यो पनि हो एउटा। हो, पार्ने छैन मलाई प्रभाव भेटिएर छुट्टिनेहरूले, यो स्वाभाविक प्रक्रियाले सत्य हो यो, तर यो मात्रै सत्य चाहिँ होइन, अह हुँदै होइन। यतिलाई मात्रै पूर्णतया सत्य मानियो भने त्यसले यथार्थलाई हुबहु साभार गरेको हुँदैन, बरु झनै ढक्कन लगाएर सत्य लुकाउन खोजेको प्रतीत हुन्छ। वास्तविकता त के हो भने अब भेटिएर छुट्टिनेहरूले खासै मन अमिलो बनाउन नसक्लान् मेरो, तर हिजो भेटिएर हिजै छुट्टिए कि तिमीले भने जीवनभरलाई रुन पुग्ने सगुन दिएर गएकी छेउ मलाई। म अचेल तिनी सगुनको थोरै चुस्कीमा धेरै बल्झिरहेको छु अनि अल्झिरहेको छु तिनै दिनहरूमा, तिनै बेला बखतहरूमा तिम्रा यादहरू जबरजस्ती घुस्रिन आइपुग्छन्, सायद मानसपटलमा अनि मनभित्र पनि। आफैलाई आफ्नै विगतको चित्र बेचेर नअघाएको म ती घुस्रिन आइपुगेका यादहरूबाट फेरि एकपटक सलबलाउन पुग्छु। कतिपटक आफूलाई मन परेकाहरूले आफूलाई चाहँदैनन् जिन्दगीमा, अनि कतिपटक आफूलाई मन पराउनेहरूलाई आफूले पनि चाहिँदैन। जिन्दगी यसै गरी असन्तुलन भइरहन्छ सधैँ। यसरी हेर्दा जिन्दगीको अर्को नाम नै असन्तुलन हो। फेरि पनि बलजफती सन्तुलन पैदा गराउन लागि परिरहेका हुन्छौ हामी। कति मूर्ख छौ है हामी। पीरहरू व्यथाहरू नसहेको कहाँ हो र कति पीड़ा आँसु बनी नगएको कहाँ हो र पीरहरू व्यथाहरू नसहेको कहाँ हो र कति पीड़ा आँसु बनी नगएको कहाँ हो र भेट्नेहरू सबै सोध्छन् किन तिमी यति उदास, भेट्नेहरू सबै सोध्छन् किन तिमी यति उदास। पीरहरू व्यथाहरू नसहेको कहाँ हो र कति पीड़ा आँसु बनी नगएको कहाँ हो र भेट्नेहरू सबै सोध्छन् किन तिमी यति उदास। हाँस्ने रहर मलाई पनि नभएको कहाँ हो र हाँस्ने रहर मलाई पनि नभएको कहाँ हो र हाँसेरै जिन्दगी कटाउला भन्थे, आँसुमै जिन्दगी डुब्दै गयो। हो हाँसेरै जिन्दगी कटाउला भन्थे, आँसुमै जिन्दगी डुब्दै गयो। तिमी गयो खुशी पनि संग संग गयो, मेरो भागमा दुख रह्यो दुख रह्यो। बाटो मोडेर गयो न त तोडेर गयो, मलाई एक्लै दुखमा छोडेर गयो। आज भोलि तिम्रो के हाल छ, यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ, यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ। जिन्दगीमा निकै ठूलो हानि परेको छ, हुरी चलेको छ अनि पानी परेको छ। जब तिमी टाढा भयौ नाता टुटाएर तिमीलाई नै सम्झिरहने बानी परेको छ। कहिले काहीँ माया पनि क्षति बनेर आउँछ, आफैलाई तोडी जाने दुर्गति बनेर आउँछ। हो त्यति बेला सुन्नुहोस् बहकिने मन, मलम बनेर आउँछ ओखती बनेर आउँछ। खुशी थोरै आँसु धेरै पीर छ आज पनि, पारी एकराज वारी महावीर छ आज पनि। तपाईलाई शब्द शब्दमा जिरिङ्ग बनाउने एउटा रेडियो कार्यक्रम बहकिनेमा साथ छोडेर जाने तपाईँ, साथ छुटेर बस्ने तपाईँ, अनि यो मनको कारोबारको अझै भ्याउ नपाइसक्नु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। बिस्तारै चिसिँदै गएको रातमा आज पनि प्रेममय शब्दहरूको पोको पुन्तुरो फुकाउन आइपुगेको छु सारथी एकराज भण्डारीसँगै। मन तपाईँको केही बेर समाउनु पनि छ, एकै छिनमा धेरै माया लाउनु पनि छ, के छ सन्चो बिसन्चो सोधिरहँदा जसो तसो तपाईँलाई बहकाउनु पनि छ। रेडियो जागरण बुटोल र सामुदायिक सूचना नेटवर्क सीआईएन को सहकार्यमा उत्पादित प्रसारित यो रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन को स्टूडियो काठमाडौँबाट प्रसारण भइरहेको छ। देशभरिका 90 भन्दा बढी सामुदायिक रेडियोहरूबाट तपाईँ एकै साथ सुनिरहनु भएको छ। www.cin.org.np पनि विदेशमा अनि नेपालमा पनि सुनिरहनु भएको छ। साथै सबै रेडियो धेरै रेडियोहरूको अनलाइनमा पनि तपाईँ सुनिरहनु भएको छ। प्रविधिमा हुनुहुन्छ बेगराज भण्डारी, म छु महावीर विश्वकर्मा र ती 90 भन्दा बढी रेडियोहरूमा यतिखेर टेक्निसियन साथीहरू हुनुहुन्छ। हामी धेरैजना तपाईँलाई बहकाउनको लागि तयार भएर बसेका छौँ। 01526 0671 यो नम्बर एकैछिनपछि खुला गर्छौँ, तपाईँ आउनुहुनेछ। सधैँ जस्तै आज पनि तपाईँ आज उठाउने विषयमा तपाईँको विचार बुझ्नु छ अनि तपाईँको मुक्तक सुन्नु छ, केही जवाफ फर्काउनु पनि छ तपाईँलाई। रात बिस्तारै चिसिँदैछ, जुन हराएको रात तपाईँ के गर्दै हुनुहुन्छ कुनै न सिरकभित्र गुटमुटी सक्नु भयो कि बिस्तारै चिसो बढ्दैछ छु आज, मेरो आवाज अलिक ठुलो बनाउनुहोस्, मोबाइलमा फोन आएर केही बाधा पुर्याउन सक्छ, साइलेन्समा राखिदिनुहोस् त्यसलाई, ढुक्क हुनुहोस्। अबको 45 मिनट समय तपाईँले मलाई सुनिरहँदा बहकिने मलाई सुनिरहँदा 45 मिनट बितिसकिसकेपछि तपाईँले यो समय फोकटमा खेर गयो भन्नुपर्ने अवस्थामा तपाईँलाई आउन दिन्न म, केही उपलब्धि पूर्ण बनाउँछु यो 45 मिनट झण्डै त्यो समयलाई। कार्यक्रममा बहकिने मन शुरूआतमा प्रेम तरङ्ग एउटा सेगमेन्ट रहन्छ, यसमा एकजना स्रष्टाको विशेष गरी व्यक्तित्वको हामी विचार अघि सार्छौं अनि यही विषयमा तपाईँको विचार लिन्छौं केही बेरपछि। आज हामीले उठाउने विषय के रहेको छ भने केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन आफै पनि अग्रसर भइरहेका हुन्छन्। कतिपय पारिवारिक दबावले प्रेम सम्बन्ध टुङ्गिन्छ भने कतिपय प्रेम सम्बन्धहरू दुईमा एकको ढिपीले एकको निर्णयले नै त्यो प्रेम सम्बन्ध टुङ्गिरहेको हुन्छ। आखिर केही व्यक्तिहरू भइरहेको प्रेम सम्बन्ध किन आफै टुङ्ग्याउन अग्रसर हुन्छन् त, यो विषयमा आज हामी कुराकानी गर्छौं। तपाईँको विचार बुझ्छौं, आफ्ना केही कुरा राख्छौं, तर सबैभन्दा पहिले चाहिँ प्रेम तरङ्ग यो सेगमेन्टमा एकजना व्यक्तित्वको विचार राख्छौं। तपाईँ धेरैले धेरै पहिलादेखि नै अनुरोध गर्नुभएको थियो उहाँको विचार समेट्नु पर्यो कार्यक्रममा भनेर, संयोग पर्यो साहित्य मेला 2013 आज मात्रै सकियो, यो गएको शुक्रबारबाट सुरु भएको थियो र मैले वरिष्ठ कलाकार हरिवंश आचार्यको विचार लिन पाएँ। तपाईँकै अनुरोध अनुरूप केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि सर्छन् त, वरिष्ठ कलाकार हरिवंश आचार्यको विचार अघि सार्छौं, त्यसपछि तपाईँको कुरा सुन्छौं। नमस्ते, म कार्यक्रम बहकिने मनबाट हरिवंश आचार्य बोल्दैछु। मेरो विचारमा मान्छे किन बहकिन्छन् प्रेमबाट भन्दाखेरि एउटा चाहिँ प्रेमप्रति इमान्दारी नहुनु, त्यसपछि अपेक्षा एकदम धेरै बढ्नु अनि अर्काको देखासिखी गर्नु र एकले अर्काको भावनालाई बुझ्न सकेन अथवा महिलाले पुरुषलाई डोमिनेट गर्न खोज्यो भनेदेखि बढी चाहिँ पुरुषबाट महिलाहरूलाई डोमिनेट गर्ने चलन छ हाम्रो समाजमा। त्यो कारणले गर्दाखेरि जस्तो एउटा महिला कोही मान्छेसँग प्रेम गर्छिन् भनेदेखि उसले जीवनका सबै अप्ठ्याराहरू बिर्सेर आफ्ना भावनालाई बिर्सेर त्यसपछि बाबुआमालाई पनि अलिकति पर राखेर कसै मान्छेप्रति जीवन उनले समर्पित गर्छिन् र उनलाई अलिकति मात्रै जीवनसाथीले धोका दियो भनेदेखि मन दुख्छ, असाध्यै मन दुख्छ र त्यो दुखेको मन चाहिँ कस्तो भनेदेखि एउटा कहिले निको नहुने घाउमा परिणत हुन्छ र त्यो दुख्दै दुख्दै दुख्दै दुख्दै गइसकेपछि अनि त्यो कहिले पनि निको हुँदैन, मान्छे छुट्टिन्छन्। त्यस्तै अब हाम्रो समाजमा अहिले असाध्यै देखासिखीको चलन बढेको छ, एउटा चाहिँ आम सञ्चारको माध्यमबाट हामीले विदेशको जिन्दगी देख्छौँ। अब देश जतिसुकै गरिब भए पनि देशका जनताहरूले खानै नपाउने भए पनि मिडियामा आउँदाखेरि चाहिँ एकदमै धेरै गहना लगाएको एकदमै धेरै राम्रा आभूषणहरू वस्त्रहरू पहिरेर जिन्दगी भनेको एकदमै सजिलो रहेछ, सबैसँग गाडी सबैसँग चाहिँ सुन धन सम्पत्ति इत्यादि चाहिँ त्यो विदेशी च्यानलहरूबाट विशेष गरिकन आउने गर्दछ र त्यो गर्दाखेरि चाहिँ मान्छेले त्यस्तै जिन्दगी कल्पना गर्छन् मान्छेको स्वभाव हो। त्यसकारणले आफ्नो धरातललाई आफ्नो टेकेको धुलोलाई नबिर्सिकन मैले धेरै एक्सपेक्टेसन गर्नु हुँदैन। मैले यति मात्रै जिन्दगीमा चाहेँ भनेदेखि मेरो जीवन सरलसँग बित्दछ भनेर चाहिँ त्यसरी अगाडि बढ्यो भनेदेखि हुन्छ। र अर्काको देखासेखि नगरौँ र एउटाले अर्काको भावनाप्रति चोट पुर्याउने काम नगरौँ, अनि त्यो गर्यो भनेदेखि प्रेम सम्बन्ध टुटेको फेरि देखिन्छ। वरिष्ठ कलाकार हरिवंश आचार्यको विचार तपाईँले सुन्नुभयो। केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि सर्छन्, के कुराहरूले त्यसो गर्न बाध्य बनाउँछ, बाहिरी आवरणहरूले केही आकर्षणहरूले किन मान्छेलाई त्यो मोडसम्म पुर्याउँछ, के चीजले उद्दत बनाउँछ, कहाँबाट निर्देशित भइरहेका हुन्छन् मान्छेहरू त्यो भइरहेको प्रेम सम्बन्ध आफै छुट्याउन टुङ्ग्याउनको लागि, त्यो त्यही सकाउनको लागि। 01526 0600 01526 0600 यो नम्बर खुला गरेका छौँ। तपाईँको विचार पनि लिन्छौँ हामी यतिखेर कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँको विचार लिन्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म मुस्ताङदेखि देवबहादुर विकर। मुस्ताङ, कुन ठाउँ मुस्ताङ तपाईँको? मुस्ताङ जोमसोम। ए जोमसोम है, जोमसोमै बजारमा 12 बजे हावा सरेर निकै पहिला एकदम चर्चित, हामी सुन एकदम सानोमा हुँदाखेरि निकै गुनगुनाउँथ्यौँ यो गीत चाहिँ। हजुर, मैले पनि धेरै ट्राई गर्थेँ है तपाईँको कार्यक्रममा, मैले 2 महिना अगाडिदेखि ट्राई गरिरहेको थिएँ, आज चाहिँ धेरै हलमा बसेँ क्या म। है हो, मैले धेरै साथीहरू भेट्छु, मैले 1000 चोटि भन्दा बढी फोन ट्रायल गरेँ होला लागेन भनेर। अनि सुन्नुहोस् न, कतिको तपाईँलाई यो प्रश्न सोध्नु नै यो अर्थ हुँदैन, किनकि मुस्ताङ भन्ने बित्तिकै चिसो हो, मैले झन्डै कतिको चिसो बढेको छ भनेर सोधेको। अनि सन्चै हुनुहुन्छ नि है? हजुर सन्चै छु, अनि तपाईँ? एकदम आराम छ हामीलाई पनि। अर्को प्रश्न पनि राख्छु म तपाईँलाई, केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि सर्छन्, आफै टुङ्ग्याउँछन् होला प्रेम सम्बन्ध? त्यो त अब एउटा कुरा त स्वार्थ भएर नै होला है, स्वार्थ भएर नै अब अघिल्लो मायाको माया पुगेर अब अर्को माया जोड्नको लागि त्यसरी नै हो कि। तपाईँले स्वार्थ भन्नुभयो, धेरै थरी विचारहरू हुन सक्छन्, बाध्यताहरू पनि आइपर्छन् जिन्दगीमा, त्यसरी आरोप नै लाउन चाहिँ हुँदैन होला होइन। अरू साथीहरूले पनि त्यो आगामी विचार के कस्तो आउँछ त्यो पनि बुझौँला। तपाईँको मुक्तक राख्नुहोस् अब। हुन्छ म राख्छु है। हुन्छ। स्वास्थ्य स्वास्थ्य दुखी रहेछ घाउ जिन्दगीको, स्वास्थ्य स्वास्थ्य दुखी रहेछ घाउ जिन्दगीको, आज मैले हारेको छु दाउ जिन्दगीको, आज मैले हारेको छु दाउ जिन्दगीको, सायद यहाँ चलाउने कोही नभएर होला, पानी माथि तैरिरहेछ नाउ जिन्दगीको, सफलताको शिखर चुम्ने अभिलाष दियो मेरै टक्क आज रोकिरहेछ पाउ जिन्दगीको, मूल्य वृद्धि बढिरहेछ जताततै फेरि आफ्नो त घटेको छ भाउ जिन्दगीको, आज मैले हारेको छु दाउ जिन्दगी। देवजी, छुटेपछि एउटा ठुलो खत हुन्छ जिन्दगीमा, हारेपछि हारिरहने लत हुन्छ जिन्दगीमा। तपाईँको मुक्त चाहिँ भएन, तैपनि मैले जवाब चाहिँ दिँदैछु है। छुटेपछि एउटा ठुलो खत हुन्छ जिन्दगीमा, हारेपछि हारिरहने लत हुन्छ जिन्दगीमा, पाउनु अनि गुमाउनु के हो त्यति बेला थाहा हुन्छ, पाउनु अनि गुमाउनु के हो त्यति बेला थाहा हुन्छ, मनको बाँध मनको मान्छे टाढा हुँदा अवगत हुन्छ जिन्दगीमा, छुटेपछि एउटा ठुलो खत हुन्छ जिन्दगीमा, हारेपछि हारिरहने लत हुन्छ जिन्दगीमा। नमस्कार, छुटिन्छौँ। मुस्ताङबाट आउनुभएको थियो। अब तपाईँको पालो 01526 0600 यो नम्बर प्रयोग गराउन सक्नुहुन्छ। केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउने किन आफै अघि सर्छन् होला। रुखका ससाना हाँगामा पनि चराहरू बेफिकर बस्छन्, हाँगा भाँचिन्छ कि भन्ने कति पनि फिक्री हुँदैन उनीहरूलाई, हाँगा कमजोर हुनुसँग तिनीहरूको केही सरोकार नै रहँदैन, किनकि उनीहरू हाँगामा होइन आफ्नो पखेटामा विश्वास राख्छन्, आफ्नो सामर्थ्यमा विश्वास गर्छन्, अर्काको आश्वासनमा होइन। तर हामी मान्छेहरू भने धेरै पटक आफूमा भन्दा अरूमा भर परिरहेका हुन्छौं, जिन्दगी नै अर्कैको बलमा अघि बढाइरहेका हुन्छौं, क्रमशः आफैमाथि पनि आफैले विश्वास गर्न नसक्ने चरणमा पुगिन्छ। यसरी एउटा परीक्षामा अघिल्लो बेन्चको साथीको हुबहु सारिरहेको विद्यार्थीलाई कुनै प्रश्नको जवाफ आफैलाई आए पनि ऊ त्यो लेख्दैन, बरु त्यो साथीको जे छ त्यही सारिदिन्छ। यही हो आफैमाथिको अविश्वसनीयता भनेको। यस्तो पटक पटक भइरहन्छ जिन्दगीमा। पिँढीको जाँतो झैं घुमिरहन्छ जिन्दगीको चक्र, पृथ्वी घुम्दा दिन र रात भए जस्तै जिन्दगीका रंगहरू घुमिरहँदा धेरै थरी अनुभव सङ्गाल्न पुग्छौं हामी। कहिलेकाहीँ पूर्णिमाको जुन हराएर औंसीको रात देखा परे झैं भइदिन्छ जिन्दगीमा अहिले जस्तै। विनोद घिमिरे साङकोस दुई धादिङका मित्र लेख्नुहुन्छ, दिल चड्किएर पिएको हुँ, मुटु सड्किएर पिएको हुँ, दिल चड्किएर पिएको हुँ, मुटु सड्किएर पिएको हुँ, शराबको लत थिएन पहिले, सम्बन्ध भड्किएर पिएको हुँ, दिल चड्किएर पिएको हुँ, मुटु सड्किएर पिएको हुँ। 239 मुक्तकहरू प्राप्त भएका थिए यो हप्ताको लागि, जसमा 6 मात्रै कार्यक्रममा समावेश गर्नुपर्ने बाध्यता अनुरूप पहिलो मुक्तक मैले अघि सारे, अर्को पनि सार्छु र त्यसपछि फोन लिन्छु। म गुरु सुवेदी सङ्जाका मित्र हुनुहुन्छ, हो त यात्रा रोकिन्छ अनि फेरि चल्छ, ठेस लाग्छ ठोकिन्छ अनि फेरि चल्छ। हो त यात्रा रोकिन्छ अनि फेरि चल्छ, ठेस लाग्छ ठोकिन्छ अनि फेरि चल्छ। अदालतले तारिखमा बोलाएको जस्तो, अदालतले तारिखमा बोलाएको जस्तो, अर्को म्याद तोकिन्छ अनि फेरि चल्छ। हो त यात्रा रोकिन्छ अनि फेरि चल्छ, ठेस लाग्छ ठोकिन्छ अनि फेरि चल्छ। गुरु सुवेदी स्याङ्जाका मित्रको यो मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा? नमस्कार हजुर। हजुर दाइ नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म दाङदेखि राजपुर। दाङको कुन ठाउँ हो राजी? म तुलसीपुरदै। अनि चिसो कतिको बढ्दैछ दाङतिर? दाङतिर खै दाइ चिसो त अब लाग्दैछ है, यता चाहिँ बढी नै चिसो हुन थालिसक्यो अचेल त। त्यति खासै त छैन दाइ, अब क्रमशः बढ्ने तयारीमा होला है। हजुर। अनि केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि सर्छन् होला? खै दाइ अब त्यस्तो प्रेममा सम्बन्धी कुनै अनुभव गराएन गरा है, तर यो कार्यक्रम चाहिँ प्रेममा सम्बन्धित कार्यक्रम नै हो। ए प्रेम सम्बन्धी त्यस्तो खै दाइ अलिकति मान्छेलाई पीडाहरू त्यस्तो भएपछि है, जुन मान्छेहरूले आफ्नो प्रेमको लागि बलिदान दिन्छ त्यस्तो पीडा परेपछि छुट्टिन, कहिले काहीँ पीडाहरू पनि कुन चाहिँ पीडामा एउटा पीडा अलिक कम गर्न पाए जिन्दगी सहज बन्छ भन्ने सोच्दाखेरि पनि त्यसो हुन्छ होला है। हुन्छ राजी, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। दाङबाट राजा आउनु भएको थियो, सायद फोनमा केही समस्या आयो होला, आफैले त के काट्नुहुन्थ्यो होला र। 01-526-0671 यो नम्बर खुला गरेका छौँ, तपाईँको बालो तपाईँ आउन सक्नुहुन्छ। एउटा कुरा बताउनु मन लाग्यो तपाईँलाई, साहित्य मेलामा आज नायक राजेश हमालसँग मैले सोधेको थिएँ एउटा प्रश्न, त्यो कार्यक्रममा मैले सोधेको प्रश्नको जवाफमा उहाँ भन्दै हुनुहुन्थ्यो, कुनै पुरुष र महिला बीच जिन्दगीभरि उत्तिकै आकर्षण रहँदैन, त्यो क्रमशः कम हुँदै जान्छ, यही भन्दै हुनुहुन्थ्यो उहाँ। उहाँको यो भनाई मलाई पनि चित्त बुझ्यो। श्रीमान श्रीमतीको बीचमा सम्बन्ध शुरूआतका दिनहरूमा जति धेरै आकर्षण हुन्छ त्यो क्रमशः घट्दै जान्छ, यो स्वाभाविक प्रक्रिया पनि हो। ध्यान दिनुहोस् है, मैले यहाँनिर महत्व घट्छ भनेको छैन, मात्र आकर्षण घट्छ भनिरहेको छु। आकर्षण र महत्व भन्ने कुरा फरक फरक हुन्। दाम्पत्य जीवनमा गाँसिएपछि आकर्षण घटिरहँदा पनि त्यो सम्बन्धको महत्वले सन्तुलन कायम राख्ने प्रयत्न गरिरहेको हुन्छ जिन्दगीमा, अनि केही सामाजिक मूल्य र मान्यताहरूले पनि बाँधेर राखिरहेको हुन्छ हामीलाई, जसले गर्दा सम्बन्ध भत्काउन सकेसम्म अग्रसर भइरहेका हुँदैनौ हामी। तर प्रेम सम्बन्धमा मात्रै भएका जोडीहरूलाई भने सामाजिक मूल्य र मान्यताको खासै प्रवाह हुँदैन, सम्बन्धको महत्व भन्ने कुराको पनि एक अर्काबाट नछुटिएसम्म खासै महसुस भइरहेको हुँदैन उनीहरूलाई। अनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ एउटा पारिवारिक सम्बन्धमा अघि नबढिसकेको हुँदा जीवनसाथीका लागि धेरै विकल्पहरू हुन्छन् उनीहरूको अगाडि, धेरै मान्छेहरू हुन्छन् आफूले चुन्न पाउने, जसले गर्दा पनि त्यही सम्बन्धमा सम्झौता गरेर बस्न चाहँदैनन् उनीहरू, त्यति बेला सम्बन्ध टुटाउन अग्रसर भइरहेका हुन्छन्। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको आज पनि फोन लाग्यो है? अनि रौतहरतिर कस्तो छ वातावरण, चिसो बढ्ने क्रम कस्तो छ? चिसो बढ्दैछ अलिअलि, रमाइलो छ, यस्तै हो। रमाइलो रहोस् सधैँ, तिहार आउँदैछ झनै, अब यो दीपावलीको माहौल नै बेग्लै हुन्छ त्यता त है, हुन्छ चारैतिर, त्यता झन् अझ विशेष होला भन्ने त्यो आशा। हजुर। केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि बढ्छन् होला सृजनाजी? त्यो चाहिँ अब प्रेमीहरू एक आपसमा नजिकिने क्रममा जब आफ्नै मान्छेसँग आफ्नै विचारहरू बिच सहमत घट्दै जान्छ अनि प्रेम सम्बन्ध त्यस कारणले चाहिँ प्रेम सम्बन्ध टुट्छ कि जस्तो लाग्छ मलाई. त्यसरी टुट्छ, त्यो टुट्न पनि एउटा व्यक्ति चाहिँ अलि अग्रसर हुन्छ होला. हजुर हजुर. तपाईँको मुक्तक सुरु गर्नुहोस् अब. हजुर. म ढुक्क छु निर्दोषलाई माफ हुनेछ, म ढुक्क छु निर्दोषलाई माफ हुनेछ, तर्क सहित मसँग नि जवाफ हुनेछ. म ढुक्क छु निर्दोषलाई माफ हुनेछ, तर्क सहित मसँग नि जवाफ हुनेछ. तिम्रो मेरो अन्तिम भेट हुन्छ अदालतमा. म ढुक्क छु निर्दोषलाई माफ हुनेछ, तर्क सहित मसँग नि जवाफ हुनेछ. तिम्रो मेरो अन्तिम भेट हुन्छ अदालतमा. एक एक गरी त्यहाँ हाम्रो इन्साफ हुनेछ. म ढुक्क छु निर्दोषलाई माफ हुनेछ, तर्क सहित मसँग नि जवाफ हुनेछ. धन्यवाद. थाहा छैन माफ हुनेछ हुने छैन, थाहा छैन माफ हुनेछ हुने छैन, त्यति बेला मन रुनेछ रुने छैन. थाहा छैन माफ हुनेछ हुने छैन, त्यति बेला मन रुनेछ रुने छैन. त्यो सबै कुराको निर्क्युल अदालतमै होला, त्यो सबै कुराको निर्क्युल अदालतमै होला. यो मनले गीता सुनेछ सुने छैन, थाहा छैन माफ हुनेछ हुने छैन, त्यति बेला मन रुनेछ रुने छैन. नमस्कार सृजना, छुटिन्छौ. सृजना उप्रेती रौतहरबाट आउनुभएको थियो. 01-526-0671 यो नम्बर खुला गरेका छौ. तिमी आगोले जल्दिनौ, म घामले जल्दैछु, तिम्रो चिठीले यसै जल्थे, आज घामले जल्दैछु. शमशेर कार्की अन्यल यात्री झाबाका हुनुहुन्छ, उहाँको मुक्त के हो. तिमी आगोले जल्दिनौ, म घामले जल्दैछु, तिम्रो चिठीले यसै जल्थे, आज घामले जल्दैछु. जब कसैको नाम जोडियो तिम्रो नामसँग, थाहा छैन किन त्यही नामले जल्दैछु, थाहा छैन किन त्यही नामले जल्दैछु. अन्यल यात्री झापा शमशेर कार्की हुनुहुन्छ. यो नामले जलाउने भन्ने कुरा पनि बडो अजीब हुन्छ. अब मङ्सिर महिना लाग्दैछ, धेरैको मन जल्छ. अब चाहिँ उसको घरमा जब लमीहरूको लर्को लाग्छ अनि मन जल्ने क्रम त्यहाँबाट सुरु हुन्छ. त्यो महिनाहरूले पोल्न थाल्ने बेला अब सुरु भयो. घरिघरि याद अति आएर जान्छ र बेसरी मलाई सताएर जान्छ. भरत सापकोटा रूपन्देहीका मित्र हुनुहुन्छ. घरिघरि याद अति आएर जान्छ र बेसरी मलाई सताएर जान्छ. तस्बिर हेर्नुपर्छ हरपल उनैको, रातभरि रुवाउँछ दुखाएर जान्छ, रातभरि रुवाउँछ दुखाएर जान्छ. भरत सापकोटा रूपन्देही कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु. हजुर नमस्कार. हजुर दाई नमस्ते. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? दार्चुलादेखि निरज धामी हो. दार्चुला कुन ठाउँ निरजी? दार्चुला मल्लिकार्जुनदेखि हो. ए मल्लिकार्जुन, कस्तो छ तपाईँको ठाउँ? हजुर एकदमै रमाइलो, आफ्नो ठाउँ सबैले प्यारो लाग्छ. मेरो प्यारो ओखल ढुङ्गा भनेर सिद्धिचरण श्रेष्ठले लेखे जस्तो है, आफ्नो ठाउँ प्यारो हुन्छ. केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन उद्धत हुन्छन् होला, आफै टुङ्ग्याउन अग्रसर हुन्छन् होला? हजुर त्यो अब प्रेम भन्ने कुरा थाहा नभएर होला होइन, एउटा त अर्को कुरा स्वार्थ भएर होला. मिठोसँग भन्नुभयो. तपाईँको मुक्तक राख्नुहोस् अब. मुक्तक राख्छु. हजुर. पिलपिल आँसु झारेर रोए म, आफैसँग आफै हारेर रोए म. पिलपिल आँसु झारेर रोए म, आफैसँग आफै हारेर रोए म. तिम्रो मायाको मौसम बदलिएपछि एकाएक. पिलपिल आँसु झारेर रोए म, आफैसँग आफै हारेर रोए म. तिम्रो मायाको मौसम बदलिएपछि एकाएक. तिमीलाई पाउने आस मारेर रोए म. पिलपिल आँसु झारेर रोए म, आफैसँग आफै हारेर रोए म. के गर्ने निरज संसार यस्तै छ, के गर्ने निरज संसार यस्तै छ, मान्छेहरूको पनि व्यवहार यस्तै छ. के गर्ने निरज संसार यस्तै छ, मान्छेहरूको पनि व्यवहार यस्तै छ. मायामा मोलतोल हुँदैन भन्छन् भन्नेहरू, मायामा मोलतोल हुँदैन भन्छन् भन्नेहरू, र पनि बजारमा व्यापार यस्तै छ. के गर्ने निरज संसार यस्तै छ, मान्छेहरूको व्यवहार यस्तै छ. नमस्कार छुट्टिन्छौँ. सायद तपाईँको फोन लिन भ्याउँछ कि भ्याउँदैन मलाई थाहा छैन. एउटा अलिकति अराजक कुरो भन्छु म तपाईँलाई है. आज म अलिक चाँडै स्टुडियोमा आइपुगेको थिएँ अनि केही बेर प्राविधिक साथीमा एकराजीसँग छलफल गर्दै थिएँ. त्यो छलफलमा एउटा अलिक अराजक निचोड निकाल्यौँ हामीले. त्यो के भने, यसमा तपाईँको मत फरक हुन पनि सक्छ, तर हाम्रो निष्कर्ष के थियो भने, अहिले हाम्रो समाज अझ भनौँ पारिवारिक सम्बन्ध यतिविधि तनावबाट अघि बढिरहेको छ कि बेलुकी तनाव सिरानी हालेर निदाएको मान्छे बिहान सपनाको तनाव पनि थपेर बिउजिन्छ. पारिवारिक कलह, व्यक्तिगत स्वतन्त्रताको अन्त्य, पाइला पाइलामा सम्झौता, यी सब कुराहरूलाई मनन गर्दा के लाग्छ भने, काम गर्ने कार्यालयमा विदा लिएर बस्न पाए जस्तै, यदि श्रीमान श्रीमतीको बीचमा पनि केही दिन अथवा केही महिना एकअर्काप्रतिको जिम्मेवारीबाट पन्छिएर कतै टाढा गएर एक्लै जिन्दगी बिताउन पाउने भए, त्यस्तो चाहिँ हुने भए अथवा सहज हुने भए त्यसो गर्न, कति धेरै मान्छेहरू अलि यसो गर्न अग्रसर भइरहेका हुन्थे होला, अघि सरिरहेका हुन्थे होला, किनकि मान्छे स्वतन्त्रता चाहने प्राणी हो। तर यो विचारमा तपाईँ सहमत नहुन पनि सक्नुहुन्छ। प्रेम सम्बन्धमा भने जब स्वतन्त्रताको आवश्यकता महसुस हुन थाल्छ र त्यति बेला अर्को पक्षले त्यो आवाज दबाउने प्रयत्न मात्रै लगातार गरिरहन्छ भने त्यति बेला सम्बन्ध टुङ्ग्याउने निचोडमा पुग्छ एउटा पक्ष र अर्कोलाई निर्णय सुनाइदिन्छ। त्यो व्यक्ति त्यो निर्णय मान्न, त्यो स्वीकार्न तयार हुनुपर्छ, बाध्य हुनुपर्छ। तन दिएपछि अनि मन दिएपछि जोगी बनाइदियौ धन दिएपछि, जनक सिग्देल दाजरकोट छ अत्तरौली तनहु गजरकोट लेख्नुभयो होला सायद, तनहु भन्नुभएको छ, गजरकोट छ अत्तरौली तनहुका मित्रको। तन दिएपछि अनि मन दिएपछि जोगी बनाइदियौ धन दिएपछि, अकालमा आज मर्न बाध्य पार्यौ आफ्नै सम्झी तिमीलाई जीवन दिएपछि, आफ्नै सम्झी तिमीलाई जीवन दिएपछि। जनक सिग्देल तनहुका मित्रको मुक्तक। अब अन्तिम मुक्तक छ यो साताको उत्कृष्ट छ मुक्तक मध्येको। भीम सृजन ओली स्टेशन म्यानेजर हुनुहुन्छ सामुदायिक रेडियो उत्तर गंगा एफएम खलंगा एक रुकुमका। ढुङ्गाको चाल खराब माझीको के दोष, खेलको ताल खराब बाजीको के दोष। ढुङ्गाको चाल खराब माझीको के दोष, खेलको ताल खराब बाजीको के दोष। शिष्यहरू नै धूर्त भई सिक्दैनन् जब, आदेशको हाल खराब काजीको के दोष। आदेशको हाल खराब काजीको के दोष। सामुदायिक रेडियो उत्तर गंगाका रुकुमका स्टेशन म्यानेजर भीम सृजन ओलीजीको मुक्तक मैले पढे। यसरी साताको छवटा उत्कृष्ट मुक्तक आज यहीँनिर पूर्ण विराम लाग्छ। कार्यक्रम बहकिने मनमा छौं हामी र कार्यक्रमको करिब अन्त्यतिर छौं। एकजना साथी हुनुहुन्छ, अघि नै देखि उहाँसँग कुरा गर्छौं अलि छिटो छिटो। हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म बैतडीबाट पंकज लामा दादा। ए पंकज जी, अलि अन्तमा छौं त्यसैले सन्चै हुनुहुन्छ भन्ने विश्वासका साथ आजको प्रश्न नै तपाईँलाई पनि राख्छु। केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि सर्छन् होला? अब एउटा कुरा त एक अर्कालाई विश्वास गर्न नसकेर हो है, अर्को विवशता पनि हो भन्छु दादा म त। अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। हुन्छ ल, म सुरु गर्छु है। सधैँ आमा दुध दही लुकाएर दिन्थ्यौ, सधैँ आमा दुध दही लुकाएर दिन्थ्यौ, जे मागेनी गह सबै सुकाएर दिन्थ्यौ। सधैँ आमा दुध दही लुकाएर दिन्थ्यौ, जे मागेनी गह सबै सुकाएर दिन्थ्यौ, हजुर मलाई भन्थे सधैँ कृत्रिम मेरी आमा। सधैँ आमा दुध दही लुकाएर दिन्थ्यौ, जे मागेनी गह सबै सुकाएर दिन्थ्यौ, हजुर मलाई भन्थे सधैँ मेरी आमा। र त मलाई यस्तै वचन दुखाएर दिन्छौ, सधैँ आमा दुध दही लुकाएर दिन्छौ, जेमा दिनी ग्रह सबै सुकाएर दिन्छ। संसारमा आमा जति महानको हुन्छ र, संसारमा आमा जति महानको हुन्छ र, जति भने पनि आमा समानको हुन्छ र, संसारमा आमा जति महानको हुन्छ र, जति भने पनि आमा समानको हुन्छ र, जिन्दगी नै उतैबाट पाएका हौ हामीले, जिन्दगी नै उतैबाट पाएका हौ हामीले, पीर जति परे पनि व्यवधानको हुन्छ र, संसारमा आमा जति महानको हुन्छ र। नमस्कार, छुट्टिन्छौँ। नमस्कार। तपाईँलाई यो जवाब फर्काइरहँदा घरमा मेरी आमाले पनि कार्यक्रम सुनिरहनु भएको होला भन्ने सम्झेँ मैले, त्यसैले अलिकति भावुक भएछु यहाँनिर। कार्यक्रमको अन्तमा छौँ, यो पछाडि बजिरहेको धुन चाहिँ रोकिरहेको छ। अघि कार्यक्रम सुरु हुनु अघि म कौशीमा बसेर चारैतिर हेर्दै थिएँ। यो कालो रात परपरसम्म झिलिमिली, साँच्चै तिहार जस्तै लाग्यो मलाई। हाम्रो गाउँतिर त तिहारमा यस्तै झिलिमिली हुन्थ्यो, तर यो काठमाडौँमा घरहरू खाँदिएर बसेका हुन्छन्, त्यति धेरै घरका बत्तीहरूले गर्दा तिहार आए जस्तै लाग्दो रहेछ। तपाईँलाई पनि त्यो चहल पहल सुरु हुन थालिसक्यो होला गाउँघरतिर। कार्यक्रमको अन्तमा छौँ, अब चाहिँ तपाईँबाट छुट्टिनुपर्ने हुन्छ। मैले सुरुवातमा भनेको थिएँ तपाईँलाई यो तपाईँको 45 मिनट व्यर्थै खेर गयो भन्ने चाहिँ बनाउँदिनँ तपाईँलाई भनेर, थाहा छैन सफल भयो कि भएन, तर एउटा विश्वास चाहिँ छ मसँग, त्यो के विश्वास तपाईँले बुझ्नु भइसकेको छ। कार्यक्रम तपाईँले www.facebook.com/bahakinemon bahakinemon यसमा तपाईँ डाउनलोड गर्न र सुन्न सक्नुहुन्छ। भोलिबाट हामी राख्छौँ त्यसमा र अरू ब्लगहरूमा पनि सुन्न सक्नुहुन्छ। मैले अन्तमा भएर ब्लगहरूको नाम पनि मैले यहाँनिर लिन भ्याइनँ। अनि यही फेसबुक पेजमा तपाईँले गएर त्यहाँ कमेन्ट बक्समा हेर्नु होला स्ट्याटसहरू। स्ट्याटसमा हामीले कति कतिको कार्यक्रमको लागि कहाँ मुक्तकहरू पोस्ट गर्नुहोस् भनेर राखेका हुन्छौँ, त्यहीँ गर्नुहोला। कतिले मेरो व्यक्तिगत पेजमा पनि पठाउनुहुन्छ, त्यसरी म तपाईँको त्यो प्रतिस्पर्धामा राख्न असमर्थ भइरहेको हुन्छु। त्यति कुरा चाहिँ त्यसमै पोस्ट गरिदिनु होला। कार्यक्रमको अन्तमा छौँ। यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ जो कार्यक्रम सुन्दा सुन्दै निदाउनु भयो, भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ भनिदिनु होला। सबै रेडियोमा बसेर मलाई साथ दिनुहुने प्राविधिक मित्रहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। अनि यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउन सहयोग गर्नुहुने आत्मीय मित्र एकराज भण्डारीप्रति कृतज्ञता। आजको श्रृङ्खलाको बिट मार्नुपर्ने बेलामा आइसकेका छौँ। म महावीर विश्वकर्मा पनि केही मान्छेहरू प्रेम सम्बन्ध टुङ्ग्याउन किन आफै अघि सर्छन् होला भन्ने प्रश्नको यो विषयमा आफ्नो विचार मुक्त के पारामा राख्दै ओझेल पर्छु। हिँड्दा हिँड्दै यात्रा अन्तै मोडिदिन्छ मान्छे, हिँड्दा हिँड्दै यात्रा अन्तै मोडिदिन्छ मान्छे, हिजो जसलाई प्राण भन्थ्यो छोडिदिन्छ मान्छे। हिँड्दा हिँड्दै यात्रा अन्तै मोडिदिन्छ मान्छे, हिजो जसलाई प्राण भन्थ्यो छोडिदिन्छ मान्छे। जब हरेक कुरा असमान लाग्न थाल्छ नि, जब हरेक कुरा असमान लाग्न थाल्छ नि, अनि आफै मनको नाता तोडिदिन्छ मान्छे, अनि आफै मनको नाता तोडिदिन्छ मान्छे। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। जुना हौ आकाशैमा बस, तिमी जुना हौ आकाशैमा बस, जगमा गाउने तारा छोडी भुइँमा नझर। तिमीलाई सुहाउन मेरो संसार, तिमीलाई सुहाउन मेरो संसार। आकाशैमा बस, तिमी खुला सागर हो लाग्दो होला अझै बढु, तिमी खुला सागर हौ लाग्दो होला अझै बढु। मनमा सानो तलाउ छ सागर कहाँ कैद गरू, तिमी हीरा मोती हौ चाँदीमा नझर। तिमी हीरा मोती हौ चाँदीमा नझर, तिमीलाई सुहाउन मेरो संसार।